Book 2 47 47 الإعداد للسفر प्रवासाची तयारी يجب أن نعبي شنطتنا तुला आमचं सामान बांधायचं आहे. يجب أن لا تنسى شيئاً. काहीही विसरू नकोस. تحتاج إلى شنطة كبيرة. तुला मोठी सूटकेस लागेल. لا تنسى جواز السفر. तुझा पासपोर्ट विसरू नकोस. لا تنسى تذكرة الطيران. तुझे तिकीट विसरू नकोस. لا تنسى الشيكات السياحية. तुझा प्रवासी धनादेश विसरू नकोस. خذ معك كريم واقي من الشمس. बरोबर सनस्क्रीन लोशन घे. خذ معك النظارة الشمسية. सोबत सनग्लासेस घे. خذ معك القبعة الشمسية. सोबत टोपी घे. هل تريد أن تأخذ معك خريطة طرق؟ तू बरोबर रस्त्याचा नकाशा घेणार का? هل تريد أن تأخذ معك مرشد سياحي؟ तू बरोबर प्रवास मार्गदर्शिका घेणार का? هل تريد أن تأخذ معك مظلة مطر؟ तू बरोबर छत्री घेणार का? تذكر البنطلونات والقمصان والجوارب. पॅन्ट शर्ट आणि मोजे घेण्याची आठवण ठेव. تذكر رباطات العنق الأحزمة والستارات. टाय पट्टा आणि स्पोर्ट्स जॅकेट घेण्याची आठवण ठेव. تذكر البيجامات وقمصان النوم والتيشيرتات. पायजमा नाईट गाऊन आणि टी शर्ट्स घेण्याची आठवण ठेव. انت تحتاج الى احذيه وصنادل وجزم. तुला शूज सॅंडल आणि बुटांची गरज आहे. تحتاج الى مناديل ورقيه وصابون ومقص اظافر. तुला रुमाल साबण आणि नेल क्लिपरची गरज आहे. تحتاج الى مشط وفرشاة اسنان ومعجون اسنان. तुला कंगवा टूथब्रश आणि टूथपेस्टची गरज आहे.